यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानी कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार, अर्पण सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभर एकैसाथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। पूर्वी चितवनको पञ्चकन्या सामुदायिक वनमा बाघको आक्रमणमा परि आज बिहान एकजना घाइते भएका छन्। बिहान 9:30 बजेतिर घाँस काट्ने क्रममा वनको मणिखोला नजिकै बाघले आक्रमण गर्दा रत्नगर 10 का अन्दाजे 23 वर्षीय कल्याण रोका घाइते भएका हुन्। बाघको आक्रमणबाट रोकाको टाउको र ढाडमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको परिवारले जनाएको छ। यस्तै सुनसरी र सिराहामा भएका छुट्टा छुट्टै दुर्घटनामा 2 जनाको ज्यान गएको छ। अर्का 1 जना गम्भीर घाइते भएका छन्। सुनसरीको हरिपुर 9 सप्तकोशी नदीको 20 नम्बर ढोका छेउमा 6-3-2793 नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किन मोरङ विराटनगर 5 का सन्तोष कुमार यादवको घटनास्थलमा नै ज्यान गएको छ। मोटरसाइकल पछाडि बसेका 21 वर्षीय दिनेश कुमार यादव गम्भीर घाइते भएको र उहाँको नोबेल अस्पताल विराटनगर उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै सिराको चन्द्र अयोध्यानगर 1-4-15-65 नम्बरको मोटरसाइकल र नम्बर नखुलेको जीप ठोक्किँदा परिचय नखुलेका 1 जना पुरूषको ज्यान गएको प्रहरीले जनाएको छ। आज मे 3 तारीक विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदिन्छ। नेपालमा पत्रकार महासंघले प्रेस स्वतन्त्रता दिवसकै सन्दर्भ पारी प्रभात फेरी र महाधिवेशन उद्घाटनको कार्यक्रम आयोजना गरेको छ। हरेक वर्ष मे 3 तारीकमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ। यसै बीच सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिचालले नेपालमा प्रेस स्वतन्त्रताको निर्बाध प्रयोग र अभ्यासका लागि आवश्यक वातावरण कायम राख्न सरकार सधैँ प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै मन्त्री रिचालले प्रेस स्वतन्त्रता लोकतन्त्रको एउटा एक महत्वपूर्ण आधार स्तम्भ भएकोले यसको पूर्ण संरक्षण र प्रवर्धन हुनुपर्ने उल्लेख गर्नुभएको छ। जिम्मेवार उत्तरदायी पत्रकारिताको अभ्यासले मात्र प्रेस स्वतन्त्रतालाई सबल बनाउन सघाउने उहाँले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा विराटनगरमा जारी छ। अस्तिदेखि शुरू भएको सम्मेलनमा हिजो बन्द सत्र शुरू भएको थियो। बन्द सत्रमा प्रस्तुत गरिएको प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आजदेखि छलफल शुरू हुनेछ। सम्मेलनमा सहभागी झण्डै 1100 प्रतिनिधिहरूलाई 22 समूहमा विभाजन गरी छलफल चलाइने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा वर्तमान सरकार 1 वर्षभित्र संविधान जारी गर्न सफल हुने पार्टीमा तलदेखि माथिसम्मै गोट उपगोट जन्मिएको नेपालमा पश्चिमा राष्ट्रहरूको गतिविधि र हस्तक्षेप बढ़ेको लगायतका विषयहरूलाई उठाइएको छ। भोलि केन्द्रीय नेतृत्व चयन गर्ने कार्यक्रम तय भएको छ। नेतृत्व चयनका विषयमा भने सहमतिमा गर्ने या चुनाव मार्फत गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन। चुनाव मार्फत नेतृत्व चयनका लागि सम्मेलनमा सहभागी प्रतिनिधिहरूले दबाव दिइरहेका छन्। यसैबीच महाधिवेशनमा नेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणबारे 7 बजे प्रस्ताव दर्ता गर्नुभएको छ। उहाँले हेडक्वार्टरमा नयाँ शक्ति निर्माण, नेतृत्व हस्तान्तरण, कार्यशैली सुधार, आर्थिक क्रान्ति, समावेशी लोकतन्त्र लगायत बुदासहितको प्रस्ताव दर्ता गर्नुभएको हो। उहाँले आज 1 बजे शुरू हुने बन्द सत्रमा यही बुदामा रहेर आफ्नो धारणा राख्ने बताउनु भएको छ।